वनलाई सोधे कहाँ भाग्यो बादल, वनलाई सोधे कहाँ भाग्यो बादल, सुसाएर बल्ले भन्यो कहाँ गयो कता लाग्यो, मेरो तन रुझा कसलाई होला